بسم الله الرحمن الرحيم اللہ تعالی جے نالے سان شروع کریا تو جے کو نہایت مہربان باجارو آہے یا ایھا النبی اذا طلقتم النساء فطلقوهن لعدتهن واحصوا العده واتقوا الله ربكم لا تخرجوهن من بيوتهن ولا يخرجن الا ان ياتين بفاحشه مبينه وتلك حدود الله ومن يتعد حدود الله فقد ظلم نفسه لا تدري لعل الله يحدث بعد ذلك امرا اے نبی کریم تمام امت کے بدھائیو جڏهن توهان عورتن کي طلاق ڏيڻ جو ارادو ڪريو پوءِ توهان انهن کي انهن جي پاڪائي ۾ طلاق ڏيو ۽ توهان عدت جو اندازو ڪريو ۽ توهان پنهنجي خالق يعني الله کان ڏجو توهان انهن کي پنهنجي گھرن مان نه ڪڍو ۽ نه اهي پاڻ نڪرن مگر جو اهي صاف بي حيائي آڻين ۽ اهي الله جون حدون آهن ۽ جيڪو ماڻهو الله جي حدن کان وڌي ٿو وہ بے شک ان پاڻ سان ظلم ڪيو توهان نٿا ڄاڻو شايد الله تعالی ان کان پوءِ او نئون حڪم موڪلي فَإِذَا بَلَغْنَ أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ فَارِقُوهُنَّ بِمَعْرُوفٍ وَأَشْهِدُوا ذَوَيْ عَدْلٍ مِّنكُمْ وَأَقِيمُوا الشَّهَادَةَ لِلَّهِ ذلكم يوعظ به من كان يؤمن بالله واليوم الآخر ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب ومن يتوكل على الله فهو حسبه إن الله بالغ أمره قد جعل الله لكل شيء قدرا इन्हनि जी इज़त पूरी थियण जे क़रीब थिए पोइ उन्हनि खे नेकीअ सां रोकियो या नेकीअ सां उन्हनि खे जुदा करियो ऐं तव्हां पाण मुस्लमाननि मां ब इंसाफ़ वारा शाहिद मुक़ररु करियो ऐं तव्हां ख़ुदा कारण शाहिदी ॾियो इहा उन माण्हू लाइ नसीहत कई वञे थी जेको अल्लाह ताला ऐं क़यामत ते ईमान रखे थो ऐं जेको माण्हू अल्लाह ताला खां ख़ौफ़ करे थो अल्लाह उन लाइ निजात जो रस्तो पैदा करे थो ऐं उनखे उहो उतां रिज़्क अता करे थो जितां पाण गुमान नथो रखे ऐं जेको माण्हू अल्लाह ताला ते तवकल करे थो पोइ उहो उन लाइ ॿिन्ही जहाननि में काफ़ी आहे बेशक अल्लाह ताला पंहिंजो हुकुम जारी कंदड़ आहे बेशक अल्लाह ताला हर शइ लाइ अंदाज़ो मुक़ररु कयो आहे واللائي يئسن من المحيض من نسائكم إن ارتبتم فعدتهن ثلاثة أشهر واللائي لم يحضن وأولات الأحمال أجلهن أن يضعن حملهن ومن يتق الله يجعل له من أمره يسرا ऐं तव्हांजे औरतुनि मां जिन खे हेज़ नथो अचे जेकॾहिं तव्हांखे उन्हनि जी इदत ॻणण में मुश्किल पेश अचे पोइ उन्हनि जी इदत टे महीना आहे ऐं उन्हनि औरतुनि जे लाइ जिन खे अञा हेज़ न आयो हुजे ऐं हमल वारनि औरतुनि लाइ इदत ई आहे जो इहे पंहिंजा ॿार ॼणनि ऐं जेको माण्हू अल्लाह ताला खां ख़ौफ़ करे थो अल्लाह ताला उनजे कम में आसानी पैदा करे थो ذلك أمر الله أنزله إليكم ومن يتق الله يكفر عنه سيئاته ويعظم له أجرا يو الله جو حکم آهي جيڪي توهان ڏانهن نازل ڪيو اٿس ۽ جيڪو ماڻهو الله تعالى کان خوف ڪري ٿو الله تعالى ان سان سندس ڪيل گناه ميٽي ٿو ۽ ان لاءِ اجر عظيم آهي أسكنوهن من حيث سكنتم من وجدكم ولا تضاروهن لتضيقوا عليهم وإن كن أولات حمل فأنفقوا عليهن حتى يضعن حملهن فإن أرضعن لكم فآتوهن أجورهن وأتمروا بينكم بمعروف وإن تعاسرتم فسترضع له أخرى तव्हां उन्हनि औरतुनि खे उन्हनि जायुनि यानी घरनि ते रहायो जिते तव्हां पाण पंहिंजी तौफ़ीक़ाहर रहो था ऐं तव्हां उन्हनि खे तकलीफ़ न पहुचायो जो इन्हनि ते तंगी थिए ऐं जेकॾहिं उहे औरतूं हमल सां आहिनि पोइ तव्हां उन्हनि खे ख़र्च ॾियो यानी मानी टिकी वग़ैरह हेसि ताईं जो उहे ॿार ॼणी पोइ जेकॾहिं इहे तव्हांजे ॿारनि खे खीरु पीआरिन पोइ तव्हां उन्हनि खे संदन उजूरो ॾियो ऐं उन ई लाइ तव्हां पाण में नेकीअ सां सलाह मशवरो करियो ऐं जेकॾहिं तव्हांजी पाण में कशमकश पैदा थिए पोइ फौरन उन ॿार खे ॿी औरत खीर पीआरे لينفق ذو سعة من سعته ومن قدر عليه رزقه فلينفق مما آتاه الله لا يكلف الله نفسا إلا ما آتاها سيجعل الله بعد عسر يسرا امير مانو پنهنجي حيثيت مطابق بار تي خرچ ڪري ۽ غريب مانو پنهنجي پهچ آهر उन ते ख़र्च करे उन ई मां जेकी कुझु उनखे अलाह रिज़्क ॾिनो आहे नथो तकलीफ़ ॾिए अलाह कंहिं इंसान खे मगर संदसि ॾिने मुताबिक़ अन करीब अलाह ताला तंगीअ खां पोइ फराखी पैदा कंदो قرية عتت عن أمر ربها ورسله فحاسبناها حسابا شديدا وعذبناها عذابا نكرا ऐं केतिरा ई कोठाणा हुआ जिन पंहिंजे रब ऐं पंहिंजे रसूलनि जे हुकमनि जी नाफ़रमानी कई पोइ असां उन्हनि सां बेहद सख़्तु हिसाब कयो ऐं असां उन्हनि खे बेहद सख़्तु عذاب كيو فذاقت وبال امرها وكان عاقبه امرها خسرا وانن پنهنجي كيل جو وبال جخيو ۽ ان ڪم جي پڇاڙي نقصان واري ٿي اعد الله لهم عذابا شديدا فاتقوا الله يا اولي الالباب الذين امنوا قد انزل الله اليكم ذكرا رسولا يتلو عليكم آيات الله مبينات ليخرج الذين آمنوا وعملوا الصالحات من الظلمات إلى النور ومن يؤمن بالله ويعمل صالحا يدخله جنات تجري من تحتها الأنهار خالدين فيها ابدا قد احسن الله له رزقا الله تعالى انن لاءِ سخت عذاب تيار ڪرايو آهي پوءِ توهان الله کان ڏجو اي عقل مندو جن ماڻهن ايمان آندو بيشڪ الله تعالى توهان ڏانهن صاحب ذڪر رسول عربي موڪليو جيڪو توهان تي الله جو صاف آيت تلاوت ڪري ٿو ان لاءِ جن ماڻهن ايمان آندو ऐं नेक अमल कया उन्हनि खे उंधाइनि मां कढी रोशनी ॾांहुं आणे ऐं जेको माण्हू अलाह ते ईमान आणे थो ऐं नेक अमल करे थो अलाह ताला उनखे बाग़नि में दाख़िल कंदो जिन जे हेठां नहरूं वहनि थियूं हमेशह हमेशह उन ई में हूंदा बेशक अलाह ताला उन लाइ सुहिणो रिज़्क यानी बिश्त रखियो आहे الله الذي خلق سبع سماوات ومن الأرض مثلهن يتنزل الأمر بينهن لتعلموا أن الله على كل شيء قدير وأن الله قد أحاط بكل شيء علما الله تعالى هو آهي جي ست آسمان اي انهن جيتريون زمينو پیدا کيو آهي उन्हनि सभिनी में अलाह जो हुकुम जारी आहे बेशक अलाह ताला हर शइ ते क़ादिर आहे ऐं बेशक तहक़ीक़ अलाह ताला हर शइ जे इल्म खे इहातो कंदड़ आहे